हाम्रो सिर्जना डट कमको स्रष्टा चिनारीमा हुनुहुन्छ किरण गुरुङ। कुनै समयमा पल्टन घरभित्र हुने पार्टीमा वा चाडपर्वतिर हुने कार्यक्रमको मञ्चमा नेपालका विभूतिहरूका आर्ट, आदिवासी जनजातिका वेशभूषा पहिरेका आर्ट, महालंगर हिम पर्वतमालाका श्रृङ्खला मुनिका पाखा पखेरीको ढुङ्गामाथि डाँफेर मुनाल झुलिरहेको तस्विरहरूको आर्ट, पर्दामा वा तुलमा सजी सजाउ भएर मञ्चको अगाडि पछाडि झुन्डिएको देख्दा मञ्चको शोभा झकिझका हुन्थ्यो। कसैले अनुरोध गरेमा आफ्नो तस्विर कागजमा उतारिदिने गरिदिनुहुन्थ्यो। आफ्नो काम बाहेक फुर्सदको समयमा रात्रि कक्षा अध्ययन गर्न जानुहुन्थ्यो। आफ्नो अध्ययनको कारणले गर्दा सिङ्गापुर गोर्खा प्रहरी सेवाबाट स्वेच्छाले राजीनामा दिनुभई अध्ययनको लागि अस्ट्रेलिया जानुभयो। सेक्युरिटी विषयमा डिग्री उत्तीर्ण गर्नुभई अस्ट्रेलियन रैथानी भइसकेका गुरुङ आफ्नो विदा मनाउन घुमघामका लागि सिङ्गापुर आउनु भएको यो अवसरमा हामीले भूतपूर्व गोर्खा स्रष्टा किरण गुरुङसँग विगतका पल्टनमा बसेको क्षणहरू र अस्ट्रेलियामा बस्दै गरेको अनुभवहरू बाँड्न आजको यो बसाइमा कुराकानी गर्नेछौ। यो बसाइमा उहाँलाई स्वागत गरौ। किरणजी, तपाईँलाई स्वागत छ। धन्यवाद। कस्तो हुनुहुन्छ? एकदम आराम छु। सर्वप्रथम तपाईँको परिचय, तपाईँ हङकङमा जन्मनु भयो? हजुर। कति वर्ष हङकङमा बस्नुभयो? छ वर्ष तपाईँ हङकङमा बस्नु। तपाईँको शिशु अध्ययन हङकङमा भयो? हजुर। अनि नेपाल फर्केपछि पोखरा अध्ययन गर्नुभयो कि काठमाडौँमा? पोखरा। कुन विद्यालयमा? कक्षा 12 अध्ययन गरियो, त्यसपछि बल्ल भर्ती लाग्यो। तपाईँ कक्षा 12 अध्ययन गर्नुभयो, त्यही 12 कक्षा अध्ययन गर्दा गर्दै तपाईँले चाहिँ ओ लेभल पनि दिनुभयो। कसरी तपाईँले चाहिँ 12 कक्षा पनि उत्तीर्ण गर्नुभयो, ओ लेभल पनि उत्तीर्ण भयो, यो के छ त्यसको रहस्य? ओ लेभल चाहिँ तपाईँको एसएलसी दिएपछि त्यो जमानामा तपाईँको त्यो रिजल्ट आउट नहुन्जेलसम्म ग्याप हुन्थ्यो नि 5-6 महिना। हजुर। हो, त्यो 5-6 महिनामा चाहिँ तपाईँ म चाहिँ प्राइभेट स्टडी गरेर प्राइभेट क्यान्डिडेटको रूपमा ओ लेभल दिएँ। अनि त्यसपछि कन्टिन्यू फेरि ओ लेभल पनि दियो, त्यहाँबाट फेरि कन्टिन्यू 11-12 भएर एसएलसी सकेपछि ओ लेभल तपाईँलाई दिनुको केही इरादा थियो? विदेशमा गएर अध्ययन गर्ने सोच बनाएर ओ लेभल दिनुभएको थियो कि? एउटा आफूलाई टाइम युटिलाइज, किनभने त्यो 5-6 महिना त्यतिकै वेस्ट किन गर्ने, टाइम चाहिँ सदुपयोग गरौँ भनेर आफूलाई च्यालेन्ज एज वेल एज टाइमको सदुपयोग। 12 कक्षा तपाईँले उत्तीर्ण गरेपछि सिङ्गापुर गोर्खा प्रहरीमा तपाईँलाई चाहिँ भर्ती देखाउने इच्छा जाग्यो। खास तपाईँको भर्ती हुने इच्छा किन जाग्नुको कारण केही थियो? मेरो बाजे आमाको बाबा गोर्खा कन्डिसनमा पहिला 1949 फर्स्ट मा जमानु भएको उहाँहरू नै हुनुहुन्थ्यो। उहाँ चाहिँ पछि इन्सपेक्टर भएर रिटायर हुनुभयो 1965। अनि उहाँसँग चाहिँ म एकदम क्लोज थिएँ, अनि इन्सपिरेसन चाहिँ मेरो उहाँबाटै हो मेन चाहिँ। मेन त्यहाँबाट चाहिँ अब त्यो उहाँ चाहिँ पहिला के अरे सिङ्गापुर गोर्खा कन्डिसन जम्नुभन्दा पहिला बर्मामा सेकेन्ड वर्ल्ड वारमा लड्नु भएको, अनि त्यसपछि उहाँको वारको कहानी, अनि प्लस यहाँ जिसीको त्यो 1950-60 त्यो रायटहरूको त्यो कहानीहरू एकदम इन्सपिरेसन मलाई चाहिँ त्यही थियो। तपाईँलाई सुनाउनु हुन्थ्यो, त्यही कारण तपाईँ चाहिँ भर्ती हुनुभयो। यदि भर्ती नहुनु भएको के लक्ष्य गर्नुभएको थियो? भर्ती नभएको भए कन्टिन्यू पढ्ने थिएँ, अनि पोसिब्ली अब इरादा त्यही अब त्यही थियो, पहिला पढेर के गर्ने त थिएँ होला, त्यो फ्युचर भनेर कसैलाई थाहा थिएन। कन्टिन्यू पढ्ने चाहिँ त्यहाँ जे होस् भर्ती नभएको भए चाहिँ पढ्ने थिएँ। डक्टर इन्जिनियर चाहिँ त्यस्तै हो, त्यस पढेर केही च्यालेन्जिङ कुनै च्यालेन्जिङ खालको सब कुरै कुरा गर्ने थिएँ होला। भर्ती भइसकेपछि तपाईँ चाहिँ पोखराबाट भर्ती भएर सिङ्गापुर छिर्नुभयो, 9 महिना तपाईँले तालिम गर्नुभयो, त्यो 9 महिनाको अवधिमा तपाईँले भुल्न नसक्ने केही त्यस्तो क्षणहरू छन्? 9 महिना त्यो लामो अवधिमा डेफिनेटली त्यो भुल्न नसक्ने क्षणहरू त डेफिनेटली थुप्रै नै हुने भयो। जस्तै अब ट्रेनिङमा अब मेन चाहिँ फिजिकल टफनेस, अनि मलाई चाहिँ अलिकति मेरो इनिसियलमा फिजिकल फिटनेसमा चाहिँ मलाई साह्रो पऱ्यो, प्रोब्ली क्लाइमेटले गर्दा होला, वेदरले गर्दा होला, अनि मलाई अलिकति सुरुमा साह्रो भयो। मेरो सेक्सन कमान्डर, मेरो पिटिआई, मेरो नम्बरी, मेरो होल प्लाटुन कमान्डर सबैलाई थाहा छ मलाई सुरुमा कतिको स्ट्रगल भयो भनेर, अनि त्यही हो मेरो मेन बोल्न नसक्ने अनि पछि इभेन्चुली ट्रेनिङ सक्ने जेलसम्म फिटनेस पनि त्यो आफ्नो फिटनेस स्ट्यान्डर्ड चाहिँ एचिभ भयो. अरू अरू रमणीय क्षेत्र त थुप्रै छ, अब जस्तै टेकुङतिर टियोमनमा एडभेन्चर ट्रेनिङ, अनि टेकुङको जङ्गलमा अब त्यो हिलोमा लडीबडी खेलेको त लाउरे जिन्दगी. तपाईँले लाउरे जिन्दगीमा भुल्न नसक्ने त्यो अघि बताउनु भयो, तपाईँ पासिङ आउट आउनु पासिङ आउट हुनुभएपछि तपाईँ हामी चाहिँ एउटै प्लाटुनमा चाहिँ आबद्ध भएर काम गऱ्यौँ अनि तपाईँको बारेमा मलाई धेरै जानकारी छ. तपाईँ पासिङ आउट भएपछि हाम्रो चाहिँ चाडपर्व दसैँ तिर चाहिँ तपाईँले चाहिँ अथवा कसैलाई फेयरवेल दिनु पऱ्यो भने तपाईँले चाहिँ आर्टहरू गर्नुहुन्थ्यो. तपाईँको आर्टहरू एकदम मलाई राम्रो लाग्थ्यो. त्यो आर्ट तपाईँले कहाँ सिक्नुभयो अथवा के तपाईँ पहिले नेपाल विद्यार्थी जीवन खण्डमै तपाईँ गर्नुहुन्थ्यो? आर्ट चाहिँ मेरो सानैदेखिको इन्ट्रेस्ट, तर खासै कुनै औपचारिक ट्रेनिङहरू तालिमहरू लिएन. अनि मलाई भन्नुहुन्थ्यो आमाले, म सानै हुँदाखेरि 5-6 वर्ष हुँदाखेरि नै मैले आर्टहरू ड्रइङहरू गर्न खोज्थेँ. मलाई त याद छैन तर त्यस्तो गर्न खोज्थेँ अरे. अनि पछि म स्कुलमा हुँदा नि मैले गर्थेँ पोर्ट्रेटहरू र अर्काको तस्बिरहरू. अनि जस्तै मलाई याद भएको चाहिँ लेडी डायना बितेको 2-3 दिन पछाडि न्युज पेपरमा उसको फोटो थियो, त्यो फोटो मैले उतारेको थिएँ पेपरमा. अनि तर मेरो बाबाले चाहिँ मलाई ड्रइङ चाहिँ प्याट्टै गर्न उहाँको सोचाइमा चाहिँ ड्रइङ गर्दा टाइम वेस्ट, अनि त्यो ड्रइङ गर्ने टाइम चाहिँ बरु पढाइमा यसो खर्च गर्यो भने बरु 2-4 कुरा भने नि सिकिन्थ्यो. त्यो चाहिँ उसको लागि चाहिँ उहाँको लागि चाहिँ मैले ड्रइङमा समय फालेको चाहिँ त्यो रुचाउनु हुन्थेन, अनि त्यो चाहिँ वेस्ट भयो अनि प्याट्टै सहनुहुन्थेन. अब त्यस्तै भयो. तर अहिले चाहिँ मेरो छोरा पनि 6 वर्ष भयो, उसले पनि अहिले उसले ड्रइङ गर्न खोज्छ अनि ड्रइङ पनि गर्छ, राम्रै गर्छ. अनि त्यो देख्दाखेरि मलाई आफ्नो सानोको याद आउँछ. अनि म चाहिँ उसलाई बाबाले चाहिँ तङ्गर हाले जस्तै गर्ने छैन. सो तपाईँले यो ड्रइङको आर्ट कुरा जाँदा तपाईँले तपाईँको स्कुल जीवन स्कुले जीवन खण्डमा अथवा विद्यार्थी जीवन खण्डमा आर्ट गर्दा अथवा ड्रइङ गर्दा त्यो कुनै पुरस्कार पाउनु भएको केही यादहरू छ? पुरस्कार चाहिँ पाइएन. हजुर, धेरै झब्रास चाहिँ भेटेँ बाबाको बाबाको जहिले लुगाएरै मात्र लुकेर गर्नुपर्ने थियो. हजुर, अनि यस्तो पुरस्कारतिर यस्तो कम्पिटिसनतिर भाग लिने भन्ने कुरा त्यस्तो मौका पाउँदै पाएन, किनभने अब त्यो त्यसमा जाने बित्तिकै अब स्वीकृति चाहिने भयो बाबाको, अनि त्यो त पाउने चान्सै छैन नि. यदि बाबाले चाहिँ तपाईँलाई चाहिँ हौसला दिएको भए सायद अहिले सम्झिँदा के गर्नु हुन्थ्यो जस्तो लाग्छ? सायद अझै राम्रो गर्ने थिएँ होला, किनभने मलाई थाहा छ मेरो मसँगै एउटा साथी थियो, उसले राम्रो ड्रइङ गर्थ्यो अनि उसले राम्रो पेन्टिङ गर्थ्यो. ऊ चाहिँ कम्पिटिसनहरूमा जान्थ्यो, कम्पिटिसनमा भाग लिन्थ्यो अनि प्राइजहरू पनि जितेको थियो. अनि सायद केही आर्टको क्षेत्रमा केही गर्थ्यो होला. तर इभन अहिले पनि मलाई अब टाइम भएमा फेरि ब्याक टु आर्टमा गएर केही गर्ने इच्छा त छ अझै पनि. त्यो तिर्सामा त्यो हुटुटी अझै मरेका छैन. दसैँको ताका चाहिँ विगतमा हाम्रो गुरुजी कोही गुरुजीहरू अवकाश भइसक्नु भयो, कोही गुरुजीहरू चाहिँ अझै अब त्यही पेन्टिङ आर्ट गर्दै हुनुहुन्छ. त्यस्तो पेन्टिङ आर्ट गर्दा गुरुजीहरूसँग चाहिँ त्यो विगतमा दसैँको चाहिँ अब त्यही भनौँ न आर्ट गर्दाखेरि त्यस्तो तपाईँ केही त्यस्तो सम्झनाहरू छन्? सबभन्दा एकदम स्मरणीय क्षण चाहिँ हाम्रो जुन 99 गोल्डन जुबली भयो नि जिसीको, जुबलीको बेलामा चाहिँ त्यो बेलामा चाहिँ हाम्रो जिएम साहबले अनि मोस्टली जिएम साहबले नै पहिला हाम्रो पहिला पहिलाको सिआई साहब अनि कमान्डर साहबहरू जो जो चाहिँ जीवित अनि त्यो गोल्डन जुबलीमा आउनेवाला हुनुहुन्थ्यो उनीहरूलाई चाहिँ उहाँहरूको चाहिँ फोटो चाहिँ मलाई उतार्न लाउनु भएको थियो एचकी बिल्डिङबाट एउटा गर्दै. अनि मैले चाहिँ एउटा पालै पालो अनि उहाँको त उतारेर अनि त्यसलाई चाहिँ उनीहरूको प्लानिङ चाहिँ पछि उहाँहरू आउँदाखेरि उहाँलाई प्रेजेन्ट जस्तै दिने प्रोग्राम रहेछ. अनि जुन भयो पनि अनि त्यही उहाँहरू चाहिँ यसरी न्युमल्यान्डको भिजिटमा आउनुहुँदाखेरि चाहिँ त्यही सँगै बस म पनि त्यही एरियातिर थिएँ. अनि जिएम साहबले चाहिँ हाम्रो वान अफ द पहिलाको जना कमान्डर साहबलाई के अरे भन्नुभयो, तपाईँको आर्ट गर्ने उहाँ यही केटा हो अस्ति तपाईँलाई प्रेजेन्ट दिएको अन्त उहाँ एकदम खुसी हुनुभयो त्यो चाहिँ मेरो लागि एकदम बोल्न नसक्ने क्षण भन्नु है पर्यटन घरमा चाहिँ आर्ट गर्दाखेरि तपाईँको आर्डर दिए अब हामी आर्टबाट चाहिँ अब केही छिन हामी चाहिँ अध्ययनतर्फ लगाउँ तपाईँ अब टोटली गोली र बारुद खेल्नको लागि भनेर सिङ्गापुर प्रहरी दलमा प्रवेश गर्नुभयो तर प्रवेश गरेपछि पासआउट भए पनि तपाईँले चाहिँ किताब र कापी चाहिँ छोड्नु भएन नि अनि चाहिँ रात्रि कक्षा अध्ययन गर्न जानुभयो त्यसको बारेमा छोटकरी यहाँ बताउनुहोस् न कसरी त फेरि तपाईँलाई चाहिँ त्यो किताब र कलम फेरि पल्ट्याउन मन लाग्यो भर्ती हुनुभन्दा अगाडि चाहिँ चेन पुस्तो गरेपछि एक प्रकारले पढाइसँग अघाइसकेको थिएँ अनि भर्ती भइयो भर्ती भएपछि फेरि ब्याक टु गार्ड ड्युटिस गर्दाखेरि चाहिँ प्रशस्त टाइम भयो जस्तो लाग्यो जस्तै अब गार्ड ड्युटी जाने अनि आउने अनि त्यो अर्को दिनमा ड्युटी नजाँदैसम्म फ्री अब अलिअलि कुद्ने उफ्रिने त्यसबाहेक त त्यति साह्रो काम नहुने भयो अनि गर्दा यो फ्री टाइमलाई चाहिँ नै त्यत्तिकै फाल्नु भएन यसलाई केही सदुपयोग गरौँ भनेर त्यहाँबाट फेरि ओ लेभल पहिल्यै गरिसकेको त्यसपछि ए लेभल पनि गर्नु पऱ्यो भनेर ए लेभल गरियो ए लेभलमा जम्मा दुईवटा सब्जेक्ट मात्रै यस्तै प्राइभेट तरिकाले पढेर अनि त्यसले गर्दाखेरि अकुपाय हुने भयो अब आफू पढाइमा लागेपछि अरू दायाँ बायाँ नचाहिने चिजहरूमा बोल्न नपर्ने भयो अनि मेन पढाइ सुन्नु गर्नुको उद्देश्य नै त्यो रहेको टाइम आफूसँग भएको समयलाई चाहिँ सदुपयोग गर्नु थियो अरे अनि 1998 सालमा पास आउट भइयो 1999 सालमा चाहिँ ए लेभल प्राइभेट ए लेभल गरियो अनि 2000 छुट्टी गएर फर्स्ट छुट्टी गएर अनि ब्याक आएपछि चाहिँ कम्प्युटर डिप्लोमा सुरु गरेँ त्यहाँबाट कम्प्युटर डिप्लोमा एडभान्स डिप्लोमा अनि त्यहाँबाट ब्याचलर्स डिग्री सकेर त्यहाँबाट फेरि यता मास्टर्स डिग्री सिक्युरिटी म्यानेजमेन्टको मास्टर डिग्री पनि सुरु गरेँ अनि त्यसपछि त्योलाई बिचमा एकछिन ब्रेक राखेर अनि कन्टिन्यू चाहिँ फेरि ब्याक अस्ट्रेलियामै कन्टिन्यू गर्ने विचार आयो अनि त्यसपछि नोकरी पनि त्यतिकैमा नोकरी त्यतिकैमा टुङ्गाएर त्यसपछि भयो अस्ट्रेलियामा कन्टिन्यू गर्न गइयो मास्टर सकिसक्नु भएको छ नि अब तपाईँले मास्टर सकेपछि कुन विषयमा चाहिँ पिएचडी गर्ने केही सोच राख्नु भएको छ असम्भव भन्ने कुरा त छैन तर हालैको लागि पिएचडीको चाहिँ कुनै योजना छैन नसकिने कुरा होइन अहिलेसम्मको लागि चाहिँ हालसालैको लागि चाहिँ योजना छैन पिएचडीको लागि पिएचडी भनेको तपाईँको अब ठुलै प्रोजेक्ट नै हो अब तपाईँ केही नभए पनि 4 वर्ष 5 वर्षको अध्ययन हो गर्दाखेरि एकदम अहिलेको लागि चाहिँ हालसालको लागि छैन सायद पछि अब अलिकति 2-4 वर्ष फेरि एक्सपिरियन्स गरेर त्यसमा कुनै एकदम आफूलाई एकदम अध्ययन गर्न लाग्ने खालको यो एकदम के अरे सब्जेक्टहरू आएको पत्ता लागेको खण्डमा चाहिँ गरिनेछ सेक्युरिटी म्यानेजमेन्टमै हो अरे गर्दाखेरि मैले मेरो मास्टर डिग्री सेक्युरिटी म्यानेजमेन्ट भयो अब सेक्युरिटी फिल्ड एकदम भास्ट छ एकदम ठुलो छ अब सेक्युरिटी भन्नाले तपाईँको इन्टरनेट सेक्युरिटी कम्प्युटर सेक्युरिटीदेखि लिएर फिजिकल सेक्युरिटी थुप्रो सेक्युरिटी कुराहरू आउँछ सो मेरो चाहिँ फिजिकल सेक्युरिटी हो त्यो फिजिकल सेक्युरिटी पनि तपाईँको थुप्रै कुराहरू आउँछ गर्दाखेरि गर्न नसक्ने कुरा होइन अब टाइम लाग्छ हुनसक्छ त्यो भएमा फेरि तपाईँले त्यतिखेर फेरि तपाईँले थाहा पाउनु नै हुनेछ अब एकछिन तपाईँलाई फेरि तपाईँ पहिलोचोटि कहिले जानुभयो 2000 तपाईँ पहिलोचोटि 6 महिना जानुभयो एकछिन अब तपाईँ 6 महिना गएर तपाईँ फेरि आउनुभयो आउँदाखेरि तपाईँले चाहिँ मलाई विगतमा फेरि यो कुरा आउँदाखेरि मलाई प्रसङ्ग राख्नु मन लाग्यो तपाईँ 6 महिना छुट्टी जानुभयो अनि तपाईँ चाहिँ पदयात्राको गरेको फोटोहरू साह्रै मिठाई खिचेर देखाउनु भएको थियो है अन्नपूर्ण चाहिँ पदयात्रा त्यसको बारेमा फेरि एकपल्ट बताउनुहोस् न जिन्दगीमा सायद पहिलो पटक पदयात्रा जानुभएको होला है सायद पहिलोपल्ट ट्रेकिङ हजुर पदयात्रा 10 दिनको थियो अनि रमाइलो थियो के अरे 2 जना विदेशीहरू हुनुहुन्थ्यो अनि म चाहिँ एकजना उनीहरूको साथी जस्तै प्लस हाम्रो एउटा पोर्टर पनि थियो अनि अन्नपूर्ण बेस क्याम्पसम्म पुग्यो अनि रमाइलो थियो अब हामी पोखरा म पोखरामै हुर्केँ तर पोखराबाट त्यहाँदेखि नै अन्नपूर्ण र माछा पुछ्रे जहिले त्यहाँ हाम्रै घर अगाडि र पनि त्यसको बेस क्याम्पसम्म चाहिँ नपुग्ने भनेको अलिकति लाज मर्दै कुरा जस्तो लाग्यो मलाई। त्यसपछि मौका पाउँदा अनि यो चाहिँ त्यो मौका चाहिँ मैले लिएँ। अनि एटलिस्ट म पोखरा हो, म मेरो घर पोखरा हो, अनि त्यो बेस के अरे मासु पुछेर अन्नपूर्ण बेस क्याम्पमा पुगेको छु भन्न चाहिँ गर्व लाग्छ। सो तपाईँ अध्ययनशील शिलामा तपाईँको रुचि पदयात्रा पनि भयो, पदयात्रा आर्ट, अनि त्यसको अलावा तपाईँ फुटबल खेल्नु अनि तपाईँको अनि म्याराथन कुद्नु यो पनि हो नि है। हजुर तपाईँ हामी पहिले विगतसँगै अब म्याराथन कुदेको विगतमा है रनर त तर तपाईँले धेरै तपाईँ धेरै म्याराथन कुदेको छ सिङ्गापुरमा बसेर तपाईँसँगै हामी तिनचोटि कुदिसकेका छौँ कम्प्लिट मात्रै त्यो अनुभवहरू है। अनि तपाईँ अस्ट्रेलिया जानुभयो, अस्ट्रेलिया जाँदै तपाईँ चाहिँ म्याराथन कुद्नु भएको छ, सिङ्गापुर र अस्ट्रेलियामा चाहिँ म्याराथन दौडमा कस्तो किसिमको भिन्नता पाउनु भएको छ यसो बताउनुहोस् न। सिङ्गापुरको वेदर चाहिँ एकदम ह्युमिड, एकदम हप हप गर्मी अनि पसिना छिटो आउने। अस्ट्रेलियामा चाहिँ तपाईँको त्यस्तो खालके हप हपी गर्मी चाहिँ हुँदैन के अरे, सो अलिकति अलिकति उता अलिक सजिलो, घामले अलिअलि पोल्छ। तर अब यो अगस्तको 28 हुँदैछ, त्यति साह्रो यहाँको जस्तो त्यति साह्रो पर्दैन। सो यसपालि पनि तपाईँले चाहिँ भाग लिँदै हुनुहुन्छ? यसपालि चाहिँ म एउटा च्यारिटीको लागि कुद्दैछु, 5,000 अस्ट्रेलियन डलर उठाउने योजना छ। सोफार त्यति साह्रो भएको छैन होला, उहाँ गएर पनि मलाई त्यहाँ न्युज पेपरहरूमा मिडियामा चाहिँ उनीहरूले गर्ने त्यसमा एडभर्टाइज गर्ने उनीहरूको प्रोग्राम छ। म चाहिँ खास डायबिटिस के भन्छ नेपालीमा चिनी रोग, हजुर डायबिटिसको लागि कुद्नेवाला छु। डायबिटिसको लागि किनभने मेरो बाजे जसको प्रेरणाले म गोर्खाली भएँ, उहाँ चाहिँ डायबिटिस इभेन्चुली पछि डायबिटिसले नै उहाँको के अरे अन्त्य भयो, गर्दाखेरि उहाँकै मेमोरीमा म कुद्दैछु। अनि त्यो चाहिँ नर्मल के अरे म्याराथन चाहिँ जसले पनि कुद्छ मलाई कम्प्लिट जहिले पनि गर्छ, तर आफैले आफूलाई च्यालेन्ज दिनको लागि चाहिँ म चाहिँ फुल हाम्रै जिसीको सिएफटी ड्रेसमा चाहिँ कुद्नेवाला छु। 16 त भन्न सकिनँ, जस फुल वाटर बोटल अनि वेभिङ सेभिङ लगाएर कुद्ने विचार छ, कुद्ने योजना छ। तपाईँ अस्ट्रेलियामा बस्दा किरण गुरुङ गोर्खाली भूतपूर्व गोर्खाली रहेछ नि, अस्ट्रेलियन नागरिकले तपाईँलाई तपाईँको बारेमा जान्ने बुझ्ने मौका पाएकाले के किसिमको प्रतिक्रिया तपाईँलाई दिनुहुन्छ अस्ट्रेलियन नागरिकहरूले? जसले गोर्खाली भनेर चिन्छ उसले त अब के अरे हामीलाई एकदम मान्यता नै दिनुहुन्छ के अरे, जसले चिन्दैन उनीहरूलाई त अब के मतलब भएर जानेलाई के अरे के भन्छ श्रीखण्ड, नजानेलाई खुर्पेको बेर भने जस्तै हो। तर जो जसले गोर्खाली भन्ने चिनेको छ उनीहरूले चाहिँ एकदम राम्रो पोजिटिभ खालके सोचाइ राख्छ, अनि धेरै उनीहरूको एकदम गोर्खाली भनेको गोर्खालीको नाम उनीहरूको लागि एकदम प्यारो छ हुन्छ अनि छ पनि, अनि कतिपय बेला चाहिँ म त्यो गोर्खाली टी सर्ट लगाएको बेलामा इभन चिन्दै नचिने मान्छे पनि आएर बोल्न आउँछ। अनि त्यसपछि उनीहरूले यु आर द बेस्ट सोल्जर इन द वर्ल्ड, बेस्ट संसारको सबभन्दा उत्तम सिपाही भन्दाखेरि चाहिँ आफूलाई झन् एकदम गर्व लाग्छ। सो त्यसमा कुनै डाउट छैन। तपाईँ फुटबल पनि खेल्नुहुन्छ, विगतमा फुटबल खेल्दा तपाईँले चाहिँ अब एङ्कर पनि तपाईँले चाहिँ के भन्छ भाँचेको थियो कि तपाईँ मर्किएको थियो एक ताका भाँचेको जस्तै थियो, अनि त्यो हुँदा पनि तपाईँको त्यो तल तल अस्ट्रेलियामा कतिको खेल्नुहुन्छ फुटबल? बेला बेलामा हुन्छ, बेला बेलामा तपाईँले यसो फुटबलहरूलाई यसो हजुर स्ट्रेचिङ गराउनुहुन्छ भनौँ न है पल्टने शब्दमा मौको भएसम्म अलिअलि हुन्छ बेला बेलामा। पल्टन घरमा तपाईँ कति वर्ष बस्नु हो? 10 वर्ष 10 वर्ष 10 वर्ष 10.5 वर्षको चाहिँ हाम्रो पल्टनहरू एउटा मेसिङ भनेको स्वाद बेला बखत अस्ट्रेलियामा बस्दा कतिको तल आउँछ? आउँछ त बेला बेलामा आउँछ, तर संयोगवश अब भाग्यवश हाम्रो पर्स चाहिँ अब यो क्रक 3 आउने हजुर असिङ 1 आउने, अनि उनीहरू आउँदाखेरि नै अब त्यो मेसिङहरू स्पेसली क्रक असिङ आउँदाखेरि मेसिङहरू फेरि त्यो रिफ्रेस मेमोरी चाहिँ रिफ्रेस हुन्छ जस त्यहाँ देख्दाखेरि कतै त म चाहिँ यही मन भन्न भित्रै त छुइनँ भन्ने आफूले आभास पाउनुहुन्छ। तपाईँ फेरि कति वर्षपछि फेरि यहाँ बिदा मनाउनको लागि सिङ्गापुर आउनु भएको छ अहिले? साढे दुई वर्षपछि के किसिमको भिन्नता पाउनुभयो? सिङ्गापुर धेरै चेन्ज, साढे दुई वर्षमा धेरै चेन्ज भइसकेको छ सिङ्गापुर। धेरै बिल्डिङहरू, सपिङ सेन्टरहरू, अनि यहाँको जुन किसिमको जुन स्पिडमा के अरे ग्रोथ भइरहेछ एकदम, त्यसले के बताउँछ भने देश चाहिँ एकदम अगाडि बढिरहेको छ। अनि अब एसियाकै, एसियाको होइन अब वर्ल्डकै बिजनेस हब मानिन्छ क्या सिङ्गापुरलाई। अनि अस्ट्रेलियाको तुलनामा, अब स्पेसली पर्थको तुलनामा यो चाहिँ एकदम फास्ट पेसमा गइरहेको छ यहाँको लाइफ चाहिँ। यहाँबाट अस्ट्रेलिया जाँदा, पर्थमा जाँदा चाहिँ तपाईँ अचानक गाउँतिर गएको जस्तो हुन्छ, उहाँको पेस स्लो, अनि मान्छेहरू त्यति साह्रो यहाँको जस्तो छिरछिरो काम गर्ने यसो हुँदैन क्या। गर्दाखेरि अलिकति अलिकति चेन्ज के अरे यहाँ आउँदा चाहिँ अलिकति फरक त्यही हो। एक दुई वर्ष, साढे दुई वर्षमै घरहरू डङडङ्गी बन्ने, अनि सपिङ सेन्टरदेखि तपाईँको बाटोहरूदेखि लिएर, अनि त्यस्तो खालको चेन्ज चाहिँ उहाँ पर्थमा हुँदैन। बिदा मनाउनु लागि तपाईँलाई तपाईँको सब फ्यामिली परिवार चाहिँ अहिले घुम्दै हुनुहुन्छ? हजुर, अब घुमाइ पनि सकिनला, अब पर्सि गइँदैछ। हजुर, सो अन्तमा भन्न चाहनुहुन्छ? सर्वप्रथम त अब मलाई यस्तो बिजी सेड्युलको के अरे सेड्युल भएको सुख नपाई नपाई तपाईँले एउटा के अरे यदि एउटा मलाई उ गरिदिनु भयो, तपाईँ स्रष्टा हुनुहुन्छ नि त, मलाई अलिकति अपर्च्युनिटी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अस्ट्रेलिया आउने जति पनि हाम्रो जिसीको दाजुभाइहरू हुनुहुन्छ उहाँलाई भेटि नै रहनेछु, अनि सक्दो आफूले सहेको जानेको सिकाउने नै छु, अनि मद्दत गर्ने नै छु, गरिरहेको नै छु। सबैलाई फेरि पर्थ आउँदाखेरि नबोल्नु होला, म त खोजी खोजी आइहाल्छु कि, तपाईँलाई भेट्ने नै छ पर्थमा आउँदाखेरि सबैलाई। अन्तिममा लाउर घरका यहाँ भूतपूर्व स्रष्टा भनौँ अथवा आर्टमा चाहिँ एकदम राम्रो आर्टिस्ट हुनुहुन्छ, अन्तिममा तपाईँलाई चाहिँ अब इमेल गर्न चाहने व्यक्तिहरूले तपाईँको इमेल एड्रेस भन्न चाहनुहुन्छ? डेफिनेटली, मलाई इमेल किरण KIRAN _ गुरुङ GURUNG @gmail.com मा मलाई इमेल गर्नुहुन्छ, गर्न सक्नुहुन्छ। तपाईँको इमेलको प्रतीक्षामा छु, डेफिनेटली म तपाईँलाई रिप्लाई गर्ने नै छु। धन्यवाद।